लुपास मेगाहर्जमा अर्पण समर्पणको अर्को एउटा रमाइलो बसाइ लिएर यो सुमधुर आवाजसँगै तपाईँलाई भेट्नको लागि हामी उपस्थित भइसकेका छौँ। प्रविधि कक्षमा हुनुहुन्छ यति बेला राज, अनि तपाईँको साथमा छु म प्रतीक्षा। तपाईँलाई थाहा नै छ अर्पण समर्पणको यो श्रृङ्खला लिएर हामी हरेक दिन आउँछौँ। दिउँसो 2 बजेको अर्पण समाचार लगत्तै करिब करिब 3 बजेसम्म र विशेष गरी तपाईँको सम्झना सन्देशहरूलाई तपाईँको घर परिवारसम्म हामीले पुर्याउने गर्छौँ। यो समयमा रहेर तपाईँ आफ्नो आफन्तहरूलाई सम्झिन चाहनुहुन्छ, आफ्नो घर परिवारसम्म कुनै सन्देशहरू छोड्न चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला 056-536-332 र 056-536-333 दुईवटैबाट हामीले तपाईँको लागि खुल्ला गरेका छौँ। र यति बेला अर्पण समर्पणको यो श्रृङ्खलामा कोही साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो हजुर, नमस्ते दिदी। नमस्कार हजुर, कहाँबाट बोल्दै हुनुहुन्छ? कराक सात गोठेरबाट दिपेन्द्र तामाङ। कराक सातबाट दिपेन्द्र तामाङ, हजुर। अनि के गर्नुहुन्छ दिपेन्द्रजी? ए त्यतिकै बसिरह दिदी। त्यतिकै बस्नुहुन्छ? हजुर। रेडियो पनि सुन्नुहुन्न? हाम्रो रेडियोलाई पनि माया गर्नुहुन्न? सुन्छु दिदी। सुन्नुहुन्छ? हजुर। कतिको सुन्नुहुन्छ? कहिले काहीँ सुन्नुहुन्छ कि प्राय जसो धेरै सुन्नुहुन्छ? धेरै नै सुन्छु दिदी। धेरै नै सुन्नुहुन्छ? हजुर। सबैभन्दा बढी चाहिँ कुन कार्यक्रम सुन्नुहुन्छ तपाईँ? अर्पण एफएम सुन्नुहुन्छ? अनि अर्पण एफएमको पनि सबैभन्दा मन परेको कार्यक्रम चाहिँ कुन हो? मलाई त सबै राम्रो लाग्छ दिदी। सबै राम्रो लाग्छ? हजुर। मैले सुन्न खोजेँ पनि यही थिएँ, यही नै भन्नुभयो, एकदम खुसी लाग्यो। अनि खाजा खानुभयो कि खानु भएको छैन नि? एकछिनपछि ल, बिस्तारै बिस्तारै खानु होला है। मैले त खाइसकेँ, भर्खरै खाएर आएको, हतार हतारमा खाएर दौडिहालेको तपाईँहरूसँग कुरा गर्नलाई। अनि तपाईँको सम्झना सन्देशहरू कसको लागि छ आज? सर्वप्रथम हजुरको लागि धन्यवाद। अनि प्राइभेट दादालाई, अनि मेरो घर परिवारलाई, अनि मेरो अङ्कलहरू प्रमोद तामाङ, इमान सिंह घलान, अनि नारायण सिंह घलान, अनि आन्टीहरू अस्मिता घलान, सुशीला घलान, अनि लक्ष्मी घलान, अनि मेरो साथीहरू तिलक तामाङ, कुमार तामाङ, प्रवीण तामाङ, अनि प्रेम स्याङ्बो, अनि रमेश स्याङ्बो, अनि स्याङ्दन, अनि रमेश तामाङ, अनि मलाई दिपेन्द्र भन्ने चिन्ने नचिन्ने सम्पूर्णको लागि दिदी। हुन्छ दिपेन्द्र, अहिले भने सुटौ। नमस्कार। नमस्ते। दिपेन्द्रजी आउनु भएको थियो यति बेला र अर्पण समर्पणको यो श्रृङ्खला हो। तपाईँ पनि आउन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोस् 056-536-332 र 056-536-333 दुईवटा बाटो तपाईँको लागि हामीले खुल्ला गरेका छौँ। र यति बेला अर्को साथी पनि आइसक्नु भएको छ, उहाँलाई पनि स्वागत गर्छु। हेलो हेलो, कोही साथी हुनुहुन्छ? हेलो, गइसक्नु भएको रहेछ। तपाईँ आउनुहोला। राज्यको सङ्गीत पनि मलाई मिलिराखेको थिएँ, कोही साथी हुनुहुन्छ भनेर मैले पनि थाहा पाइराखेको थिएँ, तर उहाँ फोन होलमै राखेर के कता जानुभएछ। त्यसरी हामीलाई छोडेर चाहिँ नजानु होला। फोन लागिसकेपछि एकैछिन भए पनि पर्खिदिनुहोस्, हामी तपाईँसँगै कुराकानी गर्नको लागि उपस्थित भएका छौँ, तपाईँकै सन्देशहरू छाड्नको लागि उपस्थित भएका छौँ। र यति बेला अर्को साथी पनि आइसक्नु भएको छ, उहाँलाई पनि स्वागत गर्छु। हेलो दिदी, नमस्ते। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? कुराकबाट मिना लामा। कुराकबाट मिना लामा, हजुर। अनि के छ मिनाजीको हालखबर? ठिकै छ दिदी, अनि हजुरको? मेरो पनि एकदम ठिकठाक छ। अनि मिनाजीको खाजा भयो कि भएको छैन? भएन दिदी, अनि हजुरको भइसक्यो? मेरो त भइसक्यो, भर्खर खाजा खाएर मात्र आएको। अनि दिनहरू के कसरी बिताउनु भएको छ मिनाजीले? बसी बसाइ छ है? ल ठिक छ, अब अलिक गर्मी छ है, बाहिर काम गर्न जानु पनि गाह्रो छ, अप्ठ्यारो छ, के गर्न सकिँदैन होइन? मिनाजी, हो, हाम्रो मिनाजीसँग राम्रोसँग पुरै कुराकानी हुन सकेन। केही छैन, फेरि फोन गर्नुहोस्, तके पनि फोन लाग्छ। 056-536-332 यो बाटो तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ। र यति बेला अर्को साथी पनि हुनुहुन्छ, राजको सङ्केत छ, उहाँलाई स्वागत गर्छु। हेलो हेलो, नमस्कार। नमस्ते दिदी, कहाँबाट को बोल्दै हुनुहुन्छ? कुराकबाट शान्ति लामा। कुराकबाट शान्ति लामा, अनि के गर्नुहुन्छ शान्तिले? सबैजना साथीहरू यत्तिकै बसी बसाई भन्नुहुन्छ, किन बसिराख्न मजा लाग्छ? त्यही भएर बसिरह है, त्यति पनि कस्तो थाहा नभएको तपाईँलाई भनेर त भन्नु भएन नि शान्तिजी। अनि खाजा भइसक्यो कि भएको छैन नि? मेरो पनि भइसक्यो। अनि तपाईँको सम्झना सन्देशहरू कसको लागि छ आज? फर्स्ट टाइम हजुरलाई धन्यवाद। प्राविधिक दादालाई हजुर, अनि मेरो दाई अशोक, प्रजल, कुमार, प्रवीण, बहिनी शर्मिला, सुशीला, अनिसा, मनिषा, सुनिता, भाइ दिपेन्द्र, तिलक, दिदी कुमारी, कविता, सम्झना, मामा प्रमोद, गणेश, नारायण, अनि तिलक दादालाई पनि, मेरो साथी निरा रुम्बा, गोमा रुम्बा, एमाया नमस्कार। शान्ति हुनुहुन्थ्यो यति बेला र अर्पण समर्पणको यो श्रृङ्खला हो। सुमधुर साङ्गीतिक आवाजहरू पनि तपाईँको लागि हामीले लिएर आएका छौँ र यति बेला एउटा आवाजलाई तपाईँको माझमा राख्नुभन्दा अगाडिकै साथी आइसक्नु भएको छ, उहाँसँगै कुराकानी गर्छु, त्यस पछाडि एउटा साङ्गीतिक आवाजलाई तपाईँको लागि अगाडि जोड्छु। कोही साथी हुनुहुन्छ? हेलो। हेलो हजुर, नमस्कार। नमस्ते दिदी, कहाँबाट को बोल्दै हुनुहुन्छ? तनहुबाट सबिना। हजुर, के छ सबिनाको हाल खबर? मेरो पनि ठिक छ। सबिनासँग पहिलो पटक हो र मेरो कुरा भएको? बिर्सेको होइन, अलिकति आवाज नौलो लाग्यो कि? हजुर, धेरै माया गर्नुहुन्छ रेडियो अर्पणलाई, त्यो त थाहा छ, तर पनि आवाज मैले ठ्याक्कै थम्ब्याउन नसकेको कि, तर अब चाहिँ सक्छु फेरि भोलि भोलि आउनु भयो भने ठ्याक्कै पत्ता लगाउन सक्छु। ठिक छ, अब हिजोको कुरा किन गर्ने, भोलि भोलि भोलि पर्सितिर बल्ल थाहा हुन्छ नि हाम्रो सबैले कतिको माया गर्नुहुँदो रहेछ भनेर है। अनि तपाईँको सम्झना सन्देश कसको लागि छ आज? मेरो सम्झना सन्देश भन्नुपर्दा मेरो साथीहरू रविना, नविना, बिना, सञ्जय, सुरेश, जागर, विज्ञान, मलाई सबिना नेजसले चिनेछ, उहाँ सम्पूर्णलाई। हुन्छ सबिना, अहिले भने छुटौ, नमस्कार। सबिना हुनुहुन्थ्यो यति बेला र अर्पण समर्पणको यो श्रृङ्खला हो। 056-65-3332 र 056-65-3333 यो बाटो तपाईँको लागि एकदमै खुल्ला छ र यति बेला भने एउटा आवाजलाई तपाईँको माझमा अगाडि जोड्छु। मैले अगाडि नै उद्घोष पनि गरेका थिएँ एउटा आवाज तपाईँको लागि राख्छु भनेर, यति बेला अर्पण समर्पणको यो श्रृङ्खलामा यो आवाज तपाईँको लागि, त्यस पछाडि फेरि आउँछु। इन्द्रावती उर्ली उर्ली बग्यो सलल, त्यही खोलीमा सेती ढुङ्गा टल्क्यो टल, मेरो मनमा तिम्रो माया चम्क्यो झल, टिस्टा खोला कुर्ली कुर्ली किन रहन थाल्यो, यही गाउँको सेरो फेरो भक्का छोप्न थाल्यो, परदेश गाका पियारालाई सम्झि रुन थाल्यो, सिमलीको पातै राम्रो सालको, डोरी साह्रै बलियो रहेछ तिम्रो माया जालको, लौरी राम्रो सिमलीको पातै राम्रो सालको, डोरी साह्रै बलियो रहेछ तिम्रो माया जालको, यता चस्छ उता चस्छ खोजे जस्तो दिलमा तिमलाई मात्र भेट्छु। रेडियो अर्पण 104.5 मेगाहर्ट्ज

कान्छु, तिमी मलाई माया त गर्छौ नि हैन? त्यो पनि सोध्ने कुरा हो र? त्यसो भए बिहे गरौ न त। नाइ, दिदीको बिहे नै भएको छैन। मम्मीलाई सोधौं? अहँ, बेलै भएको छैन। त्यसो भए पल्सर बाइकमा घुम्न जाऊ न त। तर बाइक खोइ त। एकैछिन है, म आशीर्वाद अटोमोबाइल्स प्रणालीबाट बाइक लैहाल्छु नि। वाउ, यति छिटै? वाउ, यति छिटै? हजुर, हाम्रा सेवाहरू पल्सर 200cc NS बाइक, 220cc का पल्सर बाइकहरू, पिकअप र माइलेज राम्रो भएको विश्वकै सर्वाधिक बिक्री हुने 125cc 150cc का डिस्कभर बाइक, 100cc 125 का प्लाटिना बाइकहरू पाउनुका साथै जिनियन स्पेयर पार्ट्स, एक्सचेन्ज अफर, फाइनेन्स सुविधा एवं दक्ष र अनुभवी मिस्त्रीद्वारा सर्भिस ग्राई ढुक्क रहनुहोस्। सम्पर्क बजाज कम्पनीको आधिकारिक विक्रेता आशीर्वाद अटोमोबाइल्स प्राली, खैरनी 4 मगरी चोक, पर्सा, चितवन। फोन 0556583176, मोबाइल 98451212032। रेडियो अर्पण 104.5 MHz। विश्राम पछाडिको यो समयमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु। अर्पण समर्पणको यो श्रृङ्खला सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो, रेडियो अर्पण 104.5 MHz, साथसाथै इन्टरनेट अनलाइनबाट पनि विश्वको जुनसुकै कुनामा रहेर यति बेला हामीलाई सुनिराख्नु भएको छ। www.radioarpan.com.np लगइन गरेर यति बेला कोही साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो। हेलो, नमस्ते दिदी। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? प्रमोद तामाङ दिदी। प्रमोद तामाङ, हजुर। अनि के गर्नुहुन्छ प्रमोदजीले? म यस्तै किसानी हो दिदी। खेती किसानी छ है? अहिले त एकदम घाम चर्किरहेछ होइन? हजुर हजुर, एकदम गाह्रो हुन्छ यति बेला चाहिँ गएर गर्नलाई, यति बेला आराम गरे बिहान बेलुका काम गर्ने होइन? दिदी ल ठिक छ। अनि खाजा खानु भयो कि छैन नि? खाजा खाइसक्यो दिदी। खाइसक्नु भयो? अनि कतिको सुन्नुहुन्छ बसिरहेको बेला, फुर्सद भएको बेला रेडियो अर्पण चाहिँ? मैले सुन्छु दिदी, टन्नै सुन्नलाई। हिजो अस्ति चाहिँ अनि फोन चाहिँ गर्नु व्यस्त थियो अरे, भ्याउनु भएन। ठिकै छ, केही छैन। जुन यति धेरै माया गर्नुहुन्छ, सम्झिनुहुन्छ, हामीलाई माया गर्नुहुन्छ भन्ने हामीलाई थाहा छ नि त होइन? आउँदै गर्नुहोस् बेला बेलामा है। अनि तपाईँको सम्झना सन्देशहरू चाहिँ कस्तो लागेको छ त आज? सर्वप्रथम हजुरलाई धन्यवाद। अनि कन्ट्रोल रुम भन्ने दादालाई, अनि मेरो दिदी हरिमाया भेनाजी धनलाल, अनि साथीहरू तिलक तामाङ, कुमार तामाङ, अनि शिरलाल तामाङ, मनलाल तामाङ, चन्द्र बहादुर लोप्चान, सन्तोष लोप्चान, अनि कुमार सिंहलाई, अनि त्यति नै हजुर दिदी। हुन्छ, अहिले पनि छुटौँ है। नमस्कार। अर्पण समर्पणको यो श्रृङ्खलामा हुनुहुन्छ तपाईँ, र यति बेला अर्को साथी पनि आइसक्नु भएको छ अरे, राज्यको इशारा छ, उहाँलाई स्वागत गर्छु। हेलो। हेलो, अहिले पनि साथीले झुक्क्याउनु भयो मलाई, मैले चाहिँ बोलाइरहेको तर उहाँ चाहिँ गइसक्नु भएको रहेछ। 0655-63-332 र 0655-63-333 यो बाटो तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ। दुईवटा बाटो छ तपाईँको लागि, तपाईँ जुन कुनै बाटो भएर आउन सक्नुहुन्छ यति बेला, र तपाईँको सम्झनाहरूलाई हामी पक्कै पनि तपाईँको आफन्तसम्म पुर्याउने नै छौँ। अर्को साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो। हेलो दिदी, नमस्कार। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकबाट अभागी शङ्कर। अनि के गर्नुहुन्छ नि अभागी शङ्करजीले? पानी परेको छैन है? ल ठिक छ। अनि शङ्करजीले नामको अगाडि अभागी चाहिँ किन राख्नु भयो? सङ्घर्ष गर्नुपर्छ नि जिन्दगीमा, हामी भाग्यमानी हुन सक्छौँ नि। अहिले नै अभागी भनिदिने त अझै कति बाँकी छ जिन्दगी जिउनुलाई, होइन र? त्यो सोचलाई चाहिँ अलिकति परिवर्तन गर्नुहोस् न है है शङ्कर नाम नै राम्रो छ, अभागी हटाइदिनुहोस्। अनि के कसलाई सम्झिनुहुन्छ नि आज कार्यक्रम मार्फत? सर्वप्रथम त हजुरलाई धन्यवाद। अनि मलाई खोराकबाट जो जसलाई आभागी शङ्कर भने चिन्ने नचिन्ने सम्पूर्ण साथीहरूलाई दिदी हुन्छ अहिले भने छुटौँ है। नमस्ते नमस्कार। भागी शङ्कर आउनु भएको थियो यति बेला र अर्पण समर्पणको यो श्रृङ्खलामा हुनुहुन्छ तपाईँ। तपाईँको सम्झना सन्देशहरूलाई हामीले तपाईँको घर परिवारसम्म पुर्याइराखेका छौँ र यति बेला अर्को साथी पनि आइसक्नु भएको छ अरे, उहाँलाई पनि स्वागत गरिहाल्छु। हेलो हेलो हजुर नमस्कार। नमस्कार, के छ सुनिता हाल खबर? ठिक छ तपाईँको? मेरो पनि ठिक छ। अनि हाम्रो सुनिताको खाजा भयो कि भएको छैन? भएको छैन हजुरको नि। मेरो त भइसक्यो। अनि के गरेर बस्नु भएको छ हिजो आज? पढ्दै एफएम सुन्दै बेस्तै हो है। हजुर ठिक छ, पढ्न पनि पढिराख्नु भएको छ, रेडियो अर्पणलाई पनि माया गर्नु भएको छ, यस्तै गर्नु सधैँभरि है। हुन्छ। अनि आज सम्झना सन्देशहरू कसको लागि छ? हजुरलाई धन्यवाद। अनि अर्पण हो निमितलाई, मेरो बाबा मम्मी दिदी भिनाजु अनि जापाना गर्नु भएको दाईलाई अनि मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई। हुन्छ अहिले भने छुट है। हुन्छ नमस्कार। नमस्कार, सुनिता हुनुहुन्थ्यो यति बेला र अर्पण समर्पणको यो श्रृङ्खला हो। यो श्रृङ्खलामा हामी एउटा आवाज तपाईँको माझ फेरि पनि राख्छौँ, त्यस पछाडि तपाईँसँग कुराकानी गर्न आउने नै छौँ। 0556 63 32 र 0556 63 33 तपाईँको लागि यो दुईवटा बाटो खुल्लै छ। बाजा धन्काउँदै लिएर आउनु बुहारी लगन झुराउँदै, बाजा धन्काउँदै नहिर्नु यता जु साइत झुराउँदै, सुन ए भाइ भनेको मन तिमीहरू भयो लका जवान, मेरो दाजु हतार न गर सानै त छ नि हाम्रो मेरा, बाजा धन्काउँदै लिएर आउनु बुहारी लगन चुराउँदै, बाजा धन्काउँदै नहिर्नु यता जु साइत चुराउँदै, रुई फुई दुई भन्छन् जाडो कटाउनलाई, राम्री केटी बिहे गराए केटा हो जीवन बिताउनलाई, राम्री बुहारी भन्दा भन्दै दफर माउली आउली, तिमी सुत्ने खाट काटेर चुरी स्ट्यान्ड बनाउली, के भन्छ यो? ठिकै भन्छ यो। जोडी हिडे नि मस्केर ए मस्केर, यो मन रन्छ लाठी भाइ देखेर लौ देखेर, सिङ्गार पटार गर्दैमा जान्छ दिन तिनका, कसले गर्छ घर धन्दा कसले हेर्छ भन्छ, नक्कल गर्ने खर्च तिनका पोषक छ धन्न, तयार बरु जोगी भाइ खरानी घट्छ, घर जम गर्नु उमेरमै बेसन्छ, चाउरी परे कसले पो पत्याउँछ, ए मेरो दाजु हतार नगर सानै त छ नि हाम्रो उमेर, सुन ए भाइ भनेको मन तिमीहरू भयो लक्का जवाना, बाजा झन्काउँदै नहिर्नु यता जु साइत झुराउँदै, बाजा झन्काउँदै लिएर आउनु बुहारी लगन झुराउँदै, यात्रा लाठे भइसके बुद्धि पलाएको छैन, बिहे गरे घरबार बन्छ कुरो बुझ्ने होइन, आज भोलिका ठिटीहरूले के को घरबार धान्छ, कुचो समाउने हात। यावाज पछि पुनः तपाईँलाई स्वागत गर्न चाहन्छौँ अर्पण समर्पणको यो श्रृङ्खला सुन्दै हुनुहुन्छ र तपाईँको माझमा रहेर तपाईँको सम्झना सन्देशहरूलाई तपाईँको घरसम्म तपाईँको साथीसम्म पुर्याउँदा पुर्याउँदै हामी आजको कार्यक्रमको लगभग अन्तमा पनि आइसकेका छौँ र भने कार्यक्रमबाट छुटिनुपर्छ तपाईँसँग कुराकानी गर्छु भनेर भनेको थिएँ तर के गर्नु समय छैन भोलि फेरि हामी अर्पण समर्पणको यो श्रृङ्खला लिएर पक्कै पनि तपाईँसँग कुराकानी गर्न आउने नै छौँ यतिन्जेलसम्म तपाईँले अर्पण समर्पणको यो श्रृङ्खलालाई साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद छ त्यस्तै गरी इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद छ आज कार्यक्रममा फोन गर्नुहुने तपाईँप्रति निकै नै आभारी छु यतिन्जेलसम्म कार्यक्रममा आउनु भएको थियो आज दिपेन्द्र मिना शान्ति सबिना प्रमोद शङ्कर र सुनिता तपाईँ सम्पूर्णलाई धन्यवाद छ र यतिन्जेलसम्मकै प्राविधिक साथको लागि राजलाई पनि धेरै धेरै धन्यवाद भन्दै अर्पण समर्पणको आजको यो श्रृङ्खलाबाट म प्रतीक्षा पनि सुटिन्छु नमस्कार प्रभु दर्शन दर्शन के भयो भन घर बनाएको तीन चार वर्ष भयो